سورة الطلاق. بسم الله الرحمن الرحيم. يا أيها النبي إذا طلقتم النساء فطلقوهن لعدتهن وأحصوا العدة واتقوا الله ربكم، لا تخرجوهن من بيوتهن ولا يخرجن إلا أن يأتين بفاحشة مبينة، وتلك حدود الله، ومن يتعد حدود الله فقد ظلم نفسه، لا تدري لعل الله يحدث بعد ذلك أمرا. الله باجاري مهربان جي نالي سان شروع. اي پیغمبر صلى الله عليه وسلم پنهنجي امت کي چئو تاهين جڏهن زالن کي طلاق ڏيڻ جو ارادو ڪريو تڏهن کين سندن عدت جي شروع ۾ طلاق ڏيو ۽ عدت گڻيو ۽ پنهنجي پالنهار الله کان ڊجو کين سندن گھرن ما عدت جي مدت ۾ پڌري بے حيائي جي ڪرڻ کان سواءِ نه ڪڍو ۽ جگائي ته اهي پاڻ به نه نڪرن، اهي الله جون مقرر ڪيل حدون آهن، ۽ جيڪو الله جون حدون لتاڙي لنگھندو تنهن بي شڪ پنهنجي جيءَ تي ظلم ڪيو، کو به نه ڄاندو آهي ته ان طلاق ڏيڻ کان پوءِ متا الله ٻيو کو رستو پیدا ڪري. فَإِذَا بَلَغْنَ أَجَلَهُنَّ فَأَمْسِكُوهُنَّ بِمَعْرُوفٍ أَوْ فَارِقُوهُنَّ بِمَعْرُوفٍ وَأَشْهِدُوا ذَوَيْ عَدْلٍ مِّنكُمْ وَأَقِيمُوا الشَّهَادَةَ لِلَّهِ، ذلكم يوعظ به من كان يؤمن بالله واليوم الآخر، ومن يتق الله يجعل له مخرجا ويرزقه من حيث لا يحتسب، ومن يتوكل على الله فهو حسبه، إن الله بالغ أمره، قد جعل الله لكل شيء قدرا. وہ جڏهن طلاق واريون پنهنجي مدت کي پهچن تڏهن چڱي طرح سان کين رکو يا چڱي طرح سان کين ڇڏي ڏيو ۽ پاڻ مان ٻ موتبر شاهد ڪريو ۽ الله لڳ شاهدي پوري ڏيو. انہی حکم سان انہی کے نصیحت ڈجے تھی جے کو اللہ این قیامت جے ڈیہ کے منی دو ہو جی این جے کو اللہ کھان ڈجندو تہ جے نکرن جی اللہ کا واہ کندو این کھیس اتاہوں روزی ڈیندو جتا گمان ہی نہ ہوندس این جے کو اللہ تے بھروسو کندو تہ کے اللہ کافی آہی بے شک اللہ پہنجے کم کے پورو کندڑ آہی بے شک اللہ سب کہیں شے جو اندازو کیو آہی. واللائی یئسن من المحیض من نسائکم ان ارتبتم فعدتهن ثلاثة أشهر واللائي لم يحض، وأولاة الأحمال أجلهن أن يضعن حملهن، ومن يتق الله يجعل له من أمره يسرا. ذلك أمر الله أنزله إليكم ومن يتق الله يكفر عنه سيئاته ويعظم له أجرا ऐं अव्हां जे तलाक ॾिनल ज़ालनि मां जेकी हैज़ खां नाउमीद थियूं हुजनि तिन जी इद्दत बाबति जेकॾहिं शक में पिया आहियो त उन्हनि जी इद्दत टे महीना आहे ऐं जेकी अञा हैज़ वारियूं न थियूं आहिनि तिन जी बि ऐं पेट वारियुनि ज़ालनि जी इद्दत इहा आहे जो ॿार ॼणीन ऐं जेको अल्लाह खां डिॼंदो तंहिं लाइ अल्लाह संदसि कम में आसानी कंदो इहो अल्लाह जो हुकुम आहे जो इहो अव्हां ॾांहुं नाज़िल कयाई ऐं जेको अल्लाह खां डिॼंदो तंहिं जूं मदायूं अल्लाह खाउन मेटींदो ऐं उन खे अजुर वधीक ॾींदो لتضيقوا عليهن وإن كن أولات حمل فأنفقوا عليهن حتى يضعن حملهن فإن أرضعن لكم فآتوهن أجورهن واتمروا بينكم بمعروف وإن تعاسرتم فسترضع له أخرى لينفق ذو سعة من سعته ومن قدر عليه رزقه فلينفق مما آتاه الله لا يكلف الله نفسا إلا ما آتاها سيجعل الله بعد عسر يسرا जिते पंहिंजे वसाहर अवीं टिकंदा आहियो तिते उन्हनि खे इज़त जा ॾींहं टिकायो ऐं खेन हिन लाइ न ईज़ायो त उन्हनि खे तंग करियो ऐं जेकॾहिं पेट सां हुजनि त जेसी पंहिंजो ॿार ॼणीन तेसी खेन ख़र्च ॾियो पोइ जेकॾहिं अव्हां जे हुकम मूजिब उहे ॿार खे खीर पीआरीन त खेन संदन मज़ूरी ॾियो ऐं हलीअ चलीअ मूजिब पाण में सलाह करियो ऐं जेकॾहिं पाण में सख़्ती करियो त उन खे बि का खीर प्यारी जुगाए त वस वारो पंहिंजे वसाहर ख़र्च करे ऐं जंहिं ते रोज़ी तंग कई वई आहे तंहिंखे जुगाए त जेकी अल्लाह खेसि ॾिनो आहे तंहिं मां ख़र्च करे कंहिंखे अल्लाह तकलीफ़ न ॾींदो आहे पर ओतिरे क़दुरु जेतिरे क़दुरु खेसि अल्लाह ॾिनो आहे सुगो ई अल्लाह ॾुखियाई खां पोइ सुख्याई ज़ाहिर कंदो وكأي من قرية عتت عن أمر ربها ورسله فحاسبناها حسابا شديدا وعذبناها عذابا نكرا فذاقت وبال أمرها وكان عاقبة أمرها خسرا أعد الله لهم عذابا شديدا فاتقوا الله يا أولي الألباب الذين آمنوا قد أنزل الله إليكم ذكرا رسولا يتلو عليكم آيات الله مبينات ليخرج الذين آمنوا وعملوا الصالحات من الظلمات إلى النور ومن يؤمن بالله ويعمل صالحا يدخله جنات تجري من تحتها الأنهار خالدين فيها أبدا قد أحسن الله له رزقا ऐं अहिड़ा घणा ई ॻोठ हुआ जिन पंहिंजे पालनहार जे हुकुम ऐं संत पैगम्बरनि जे हुकुम खां नाफ़रमानी कई पोइ सख़्त अज़ाब सां उन्हनि खे पकड़ियोसूं ऐं सख़्त अज़ाब सां खेनि अज़ाब कयोसूं। पोइ उन्हनि ॻोठ वारनि पंहिंजे कम जी सज़ा चखी ऐं उन्हनि जे कम जी पछाड़ी ख़राब थी। उन्हनि लाइ अल्लाह सख़्त अज़ाब तयार कयो आहे। तंहिं करे ऐं अक़ल वारा मोमिनो अल्लाह खां डिजो, बेशक अल्लाह अव्हां ॾांहुं हिकु नसीहत मोकिली आहे, जो रसूल आहे जो अव्हां ते अल्लाह जूं पधरियूं आयतूं हिन लाइ पढ़ंदो आहे त जिन ईमान आंदो ऐं चङा कम कया तिन खे ऊंदाहियुनि खां सोजरे ॾांहुं कढे, ऐं जेको अल्लाह ते ईमान आणींदो ऐं चङा कम कंदो तंहिं खे अहिड़नि बाग़नि में दाख़िल कंदो जिन जे हेठां वाहियूं वहंदियूं आहिनि, उते हमेशा रहंदा, बेशक उन जी रोज़ी चङी तरह ठाही आहे। अल्लाहु अल्लज़ी ख़लक सबअ समावातिन वमिनल अर्ज़ मिस्लहुन يتنزل الأمر بينهن لتعلموا أن الله على كل شيء قدير وأن الله قد أحاط بكل شيء علما الله هو آهي جنهن ستن آسمانن کي بنايو ऐं ओतिरियूं ज़मीनूं बि उन्हनि जे विच में उन जो हुकुम नाज़िल थींदो आहे त ॼाणो त अल्लाह सभु कंहिं शइ ते वस वारो आहे ऐं त अल्लाह इल्म सां सभु कंहिं शइ खे वकोड़ियो आहे।